सकनी हमरे आवाज बोलने हमरो स्वाभिमान हो रेडियो देता है रेडियो देता है रेडियो देता है ओ मन पे में हो ओ मन पे में दुख्छनी मन दुखाउनेले दुखाइ दिएपछि दुख्छनी मन दुखाउनेले दुखाइ दिएपछि टारी खेतमा लाग्ने कुलो सुकाइ दिएपछि दुख्छनी मन दुखाउनेले दुखाइ दिएपछि टारी खेतमा लाग्ने कुलो सुकाइ दिएपछि जुन मुटुले तिमीलाई माया गर्थ्यो त्यही मुटुमा जुन मुटुले तिमीलाई माया गर्थ्यो त्यही मुटुमा मुक्का हानी लाएको गुण चुकाइ दिएपछि दुख्छनी मन दुखाउनेले दुखाइ दिएपछि स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई। सदा जस्तै आज पनि कार्यक्रम मुक्तक सर्भरको साथमा छु। आवाजबाट म युवराज लामिछाने प्रदीप, त्यस्तै गरी प्राविधिक कक्षबाट मेटो साथ रहेको छ मुकेशको। र आजको कार्यक्रमको सुरुवातमै मैले मुक्तक वाचन गरे, वरिष्ठ साहित्यकार प्रकट पङ्गिनी शिवको मुक्तक वाचन गरे तपाईँहरूमाझ। र आजको श्रृङ्खलामा रहेर हामीले विशेष गरी अलिकति पाका पुस्ताका मुक्तकारहरूलाई पनि समेट्छौँ र अहिले पछिल्लो समयका जल्दा बल्दा युवा पुस्ताका मुक्तकारहरूलाई पनि समेटेर मात्र तपाईँहरूकै मुक्तकलाई वाचन गर्नेछौँ। आउनुहोस् यो क्रमलाई म अगाडि बढाउँछु। अभय श्री, ए सरकार तेरो बानी मलाई थाहा छ, ए सरकार तेरो बानी मलाई थाहा छ, त गर्दैछस् बैमानी मलाई थाहा छ, त गर्दैछस् बैमानी मलाई थाहा छ, आज डिग्रीको सर्टिफिकेट दिलाइस्, आज डिग्रीको सर्टिफिकेट दिलाइस्, भोलि दिलाउँछस् राहदानी मलाई थाहा छ, ए सरकार तेरो बानी मलाई थाहा छ, त गर्दैछस् बैमानी मलाई थाहा छ। यो मुक्तक वाचन गरे देवदह दुई रूपन्देही निवासी अभिषेक तिवारीको। त्यस्तै गरी कपिल वस्तुकी स्रष्टा हुनुहुन्छ सबिना पौडेल, उहाँको मुक्तक वाचन गर्छु अबको क्रममा यसरी। हरेक बाजीमा हार भएपछि उसको बोलीमा तरवार भएपछि, हरेक बाजीमा हार भएपछि उसको बोलीमा तरवार भएपछि, कसरी बस्न सक्छु म त्यो हृदयमा, कसरी बस्न सक्छु म त्यो हृदयमा, हृदयको नाममा कारागार भएपछि, हरेक बाजीमा हार भएपछि उसको बोलीमा तरवार भएपछि। त्यस्तै गरी अर्को मुक्तक छ सराला नेपाल हुनुहुन्छ विराटनगरबाट, मुक्तक सरोवरमा प्रेषण गर्नुभएको छ उहाँले मुक्तक। आयु पनि घट्दैछ लागेछ ओह्रालो, पुरानो घाउ बल्झिएर भएछ आलो, आयु पनि घट्दैछ लागेछ ओह्रालो, पुरानो घाउ बल्झिएर भएछ आलो, अहो अब धेरै दिन बाँच्दिन रे म, अहो अब धेरै दिन बाँच्दिन रे म, रगत मुटु कुहिएर भएको छ रे कालो, आयु पनि घट्दै लागेछ ओह्रालो। त्यस्तै गरी अस्मिता भट्टराई हुनुहुन्छ देवदहबाटै, उहाँले पनि मुक्तक सरोवरमा आफ्नो मुक्तक प्रेषण गर्नुभएको छ, म अस्मिता भट्टराईको मुक्तक राख्छु अभयश्री। दैव अब तैँले यस्तो काम गरे हुन्थ्यो, ए दैव अब तैँले यस्तो काम गरे हुन्थ्यो, लुकी छिपी होइन अब खुलेआम गरे हुन्थ्यो, सधैँभरि तडपाएर रुवाउनु भन्दा पनि, सधैँभरि तडपाएर रुवाउनु भन्दा पनि, बरु मेरो जिन्दगी नै लिलाम गरे हुन्थ्यो, बरु मेरो जिन्दगी नै लिलाम गरे हुन्थ्यो। त्यस्तै गरी अर्को मुक्तक छ विमल पहराई हुनुहुन्छ हाडहाडे पाँच गुल्मी, हाल दोहा कतारबाट प्रेषण गर्नुभएको छ। कसम कसम तिमीलाई आफ्नो बनाउने मन छ, कसम कसम तिमीलाई आफ्नो बनाउने मन छ, मायाको सुन्दर संसार बसाउने मन छ, आज मरे भोलि दुई दिन, आज मरे भोलि दुई दिन जीवन के छ र, आज मरे भोलि दुई दिन जीवन के छ र, बाँचुन्जेल तिम्रै काखमा रमाउने मन छ, हो बाँचुन्जेल तिम्रै काखमा रमाउने मन छ। आहा, त्यस्तै गरी म अर्को मुक्तक लिन्छु अलिकति पाका पुस्तकका गजलकार हुनुहुन्छ पुष्प अधिकारी अञ्जली चितवनका, उहाँ वरिष्ठ गजलकार हुनुहुन्छ, मुक्तकार अनि हाइकु पनि लेख्नुहुन्छ, धेरै विधामा कलम चलाउनु हुनुहुन्छ हाम्रो अग्रज, म उहाँको मुक्तक लिन्छु अबको क्रममा यसरी। घामले उज्यालो लुकाउन पनि सक्दैन, हो सक्दैन घामले उज्यालो लुकाउन पनि सक्दैन, पहाड आकाश हेरेर निदाउन पनि सक्दैन, पहाड आकाश हेरेर निदाउन पनि सक्दैन, कसले च्यात्यो झण्डा, कसले भत्कायो मन्दिर, कसले च्यात्यो झण्डा, कसले भत्कायो मन्दिर, को हो यो देशको अभियुक्त कसैले बताउन सक्दैन, घामले उज्यालो लुकाउन पनि सक्दैन, पहाड आकाश हेरेर निदाउन पनि सक्दैन। राख्छौ अबको क्रममा अर्को साङ्गीतिक आवाज, त्यति दिन सुन्दै गर्नु होला कार्यक्रम मुक्तक सरोवर। आगो है ना तरा माया फुल्ने हुँदै छ, फुल्ने हुँदै छ। आगो होइन तर पनि पोल्ने हुँदो रहेछ, सिकेको माया तिमीलाई नै दिउँ भन्थे, जुनी जुनी सम्म माया तिम्रै हातले पिउँ भन्थे, तिमीबाट सिकेको माया तिमीलाई नै दिउँ भन्थे, जुनी जुनी सम्म माया तिम्रै हातले पिउँ भन्थे, म त खोज्थे तिमीमै मिल्न गीत संग मिठो धुन जस्तै, फूल संग सुवास जस्तै, आकाश संग जून जस्तै, चाहन्छु कार्यक्रम मुक्तक सरोवरमा छौँ यति बेला, र आवाजबाट छु म युवराज लामिसेन प्रदीप। भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz युग परिवर्तनको सम्वाद। र आजको श्रृङ्खलामा हामीले केही वरिष्ठ केही भर्खरै कलम चलाउन सिक्नुभएका युवा पुस्तालाई पनि समेटेका छौँ। र प्राय कस्ता हुँदो रहेछन् त मुक्तक भन्ने कुरा आजको श्रृङ्खलाबाट तपाईँले पत्तो पाउनुहुनेछ भन्ने अभिप्रायले आजको श्रृङ्खलामा हामीले केही पुराना पुस्तालाई पनि समेटेका छौँ। र यति बेला मेरो हातमा छ कवियत्री सरस्वती प्रतीक्षाको मुक्तक, पोखराकी हुनुहुन्छ उहाँ, उहाँको मुक्तक वाचन गर्छु तपाईँ सम्पूर्ण माझमा। तिम्रै मायालु नजरमा म त सोच्थे तिमी न मायामा मायाकै दुबो भनेर फस्टाउँछु प्रत्येक दिन, मायामा मायाकै दुबो भनेर फस्टाउँछु प्रत्येक दिन, आफूलाई उनकै अर्थ अनुसार प्रस्ट्याउँछु प्रत्येक दिन, मायामा मायाकै दुबो भनेर फस्टाउँछु प्रत्येक दिन, आफूलाई उनकै अर्थ अनुसार प्रस्ट्याउँछु प्रत्येक दिन। हेर्नु छ मलाई कसले भने, हेर्नु छ मलाई कसैले भने, हेर्नु उनका आँखाहरूमा, हेर्नु हेर्नु उनका आँखाहरूमा, म उनी भित्रै उदाउँछु र अस्ताउँछु प्रत्येक दिन, म उनी भित्रै उदाउँछु र अस्ताउँछु प्रत्येक दिन। आहा, मुक्तको क्रमलाई अगाडि बढाउँछु म। हामीसँग यहाँ कमान सिंह मुक्सो हुनुहुन्छ भोजपुर, हाल दक्षिण कोरियाबाट। मुक्तक सरोवरको प्रारम्भबाटै मिठो साथ दिने आउनुभएका मित्र हुनुहुन्छ उहाँ, उहाँको मुक्तक वाचन गर्छु अबको क्रममा। हर्ष होइन मलाई बिस्मातको साथमा छु, हर्ष हर्ष होइन मलाई बिस्मातको साथमा छु, दिन होइन अब रातको आसमा छु, कल्पनाको संसारभित्र मृत्युसँग युद्ध लड्दा, कल्पनाको संसारभित्र मृत्युसँग युद्ध लड्दा, त्यही युद्धमा मरेका त्यो आफन्तको लासमा छु, हर्ष होइन मलाई बिस्मातको साथमा छु। त्यस्तै गरी स्याङ्जाका मित्र हुनुहुन्छ प्रकाश एटम, हाल देवदह दुई निवासी, उहाँको मुक्त वाचन गर्छु। भन भन अब त भन, उद्देश्य के थियो, बाध्यता या अभाव अवश्य के थियो, मुटु दिएर बाँच्न सिकायो आखिर, मुटु मुटु दिएर बाँच्न सिकायो आखिर, अपनाउन नसक्नु रहस्य के थियो, भन भन अब त भन, उद्देश्य के थियो। हरेक किसिमका पीडाहरूलाई, खुसीहरूलाई, उमङ्गहरूलाई लेखकहरूले अर्थात् मुक्तकारहरूले आफ्नो रचना शैलीमा तुरन्त मुक्तकमा ढाल्नुहुन्छ। मुक्तको विशेषता नै यही हो र मुक्तको अन्तिम लाइनले मनलाई छोएको हुन्छ। यहाँनिर मोहन ओलीले हामीलाई मुक्तक पठाउनु भएको छ, सुर्खेतका हुनुहुन्छ, हाल मलेसियाबाट, उहाँको मुक्तक वाचन गर्छु अबको क्रममा। कहिले जात कहिले धर्म मिल्दैन भन्छेऊ, अभागियो हाम्रो कर्म मिल्दैन भन्छेऊ, अभागियो हाम्रो कर्म मिल्दैन भन्छौ, दुबै उस्तै आखिर कमजोर के भयो, दुबै दुबै उस्तै आखिर कमजोर के भयो, यो हृदय स्पर्शी मर्म मिल्दैन भन्छौ, कहिले जात कहिले धर्म मिल्दैन भन्छौ। तिमीले अनेक किसिमका बहाना बनाउँछौ भन्दै हुनुहुन्थ्यो मुक्तकारले यहाँ, र म पुनः यहाँ अर्को मुक्तक जोड्छु। अमला अधिकारी हुनुहुन्छ, धेरैले चिन्नुभएकी गजलकार हुनुहुन्छ, उहाँ विशेष त गजल विधामा धेरै चर्चित भइसक्नु भएको छ। अमला उहाँको गजल सङ्ग्रह, त्यस्तै गरी आगो गजल सङ्ग्रह, उहाँको मुक्तक लेख्छु लिन्छु म। मुक्तक पनि धेरै मिठो मुक्तक लेख्नुहुन्छ उहाँले, उहाँको मुक्तक लिन्छु अब क्रममा। कसैले यस्तो उपहार चुपचाप छोडेर गयो, यी आँखामा त्यो मुहारको छाप छोडेर गयो, कसैले यस्तो उपहार चुपचाप छोडेर गयो, यी आँखामा त्यो मुहारको छाप छोडेर गयो, जब काँडाहरूले मलाई घोच्न डराए, हो हो जब काँडाहरूले मलाई घोच्न डराए, अनि फुलले बाटोमा धराव छोडेर गयो, कसैले यस्तो उपहार चुपचाप छोडेर गयो, यी आँखामा त्यो मुहारको छाप छोडेर गयो, यी आँखामा त्यो मुहारको छाप छोडेर गयो, लेख्नुभएको थियो मुक्तकमा। मैले यो मुक्तक लिएँ र यो मुक्तकको स्रोत पनि मैले तपाईँलाई कार्यक्रमको पछि खुलाउँछु। मैले आजको मुक्तकहरू केही मुक्तकहरू एउटा विशेष पुस्तकबाट लिइरहेको छु यति बेला। र नवराज पहाडी हुनुहुन्छ, कलङ्की काठमाडौँका स्रष्टा, उहाँको लेखन विधा भनेको कविता र मुक्तक रहेको छ, उहाँको मुक्तक लिन चाहन्छु अबको क्रममा। यसरी अनुहार त्यो तिम्रो देखेपछि अरू राम्रो लाग्दै लाग्दैन, अनुहार त्यो तिम्रो देखेपछि अरू राम्रो लाग्दै लाग्दैन, जति हेर्यो हेरिरहँ, लागिरहन्छ नजर यो थाक्दै थाक्दैन, के जादु छ र त्यो तिम्रो साथमा खै त्यस्तो अचम्मै, के जादु छ र हो तिम्रो साथमा खै त्यस्तो अचम्मै, तिमी बाहेक अरूतर्फ आँखा र मन जाँदै जाँदैन, अनुहार त्यो तिम्रो देखेपछि अरू राम्रो लाग्दै लाग्दैन। त्यस्तै गरी हाम्रा अग्रज गुरु नै हुनुहुन्छ डाक्टर घनश्याम परिश्रमी, उहाँको केही समयपछि मुक्तक सङ्ग्रह पनि आउँदैछ, यो जानकारी पनि मैले तपाईँलाई जानकारी गराएँ। उहाँको मुक्तक लिन्छु, विशेष उहाँको पनि विधा गजल रहेको छ, गजलमै विद्यावारिधि गर्नुभएको छ घनश्याम नेउपाने परिश्रमीज्यूले, उहाँको मुक्तक लिन्छु म, निकै सुन्दर मुक्तकको धनी पनि हुनुहुन्छ उहाँ। तिमी सायद झरीमा कहिल्यै रुझेका छैनौ, तिमी सायद झरीमा कहिल्यै रुझेका छैनौ, चर्को गर्मीमा पसिनाले निथ्रुक्क भिजेका छैनौ, सुख सहेलको महलमा तिम्रा दिनरात बितिरहेछन्, सुख सहेलको महलमा तिम्रा दिनरात बितिरहेछन्, त्यसैले त जिन्दगी के हो भन्ने बुझेका छैनौ, त्यसैले त जिन्दगी के हो भन्ने बुझेका छैनौ। त्यस्तै गरी मुक्तक सरोवरको नियमित सहयात्री हुनुहुन्छ दिल मगर बद्रिया, हाल दोहा कतारबाट, उहाँको मुक्तक लिन्छु अबको क्रममा यसरी। के नै छ नेपालमा गर्न स्रोतहरू छन् र उत्तरमा धेरैका क्रोधहरू छन्, के नै छ नेपालमा गर्न शोधहरू छन् र उत्तरमा धेरैका क्रोधहरू छन्, हुन त यो मरुभूमि हेरी नेपालमा के नहोला, हुन त यो मरुभूमि हेरी नेपालमा के नहोला, तर विकास गर्न खोज्ने अवरोधहरू छन्, के नै छ नेपालमा गर्न शोधहरू छन् र उत्तरमा धेरैका क्रोधहरू छन्। दिलजी यति बेला कतारमा हुनुहुन्छ, त्यो मरुभूमिका लेखी नेपाल त स्वर्ग नै हो नि भनेर मुक्तकमा लेख्नु भएको थियो, धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी याम नौलो दीप मगर हुनुहुन्छ, पहिलो पटक मुक्तक सरोवरमा मुक्तक पठाउनु भएको छ उहाँले, रोल्पाबाट हाल मलेसियामा हुनुहुन्छ। तिम्रो गीत सुन्छु आज पनि विगत सम्झेर रुन्छु आज पनि, त्यो प्रेमको गीत होला नि है, तिम्रो गीत सुन्छु आज पनि विगत सम्झेर रुन्छु आज पनि, तिमीसँग भेटिनु नै दोष भए, तिमीसँग भेटिनु नै दोष भए, सम्झिरहेको छु सम्झिरहेको अझै हुन्छु आज पनि, तिम्रो गीत सुन्छु आज पनि। त्यस्तै गरी वाइबिजिएम वियोगी हुनुहुन्छ कालागाउँ सल्यानबाट, मुक्तक सरोवरको पुरानो सहयात्री, निश्चल याद पठाउनेछु तिमीलाई, पल पल याद पठाउनेछु तिमीलाई, म आउन नसके पनि तिम्रो शहरमा, म आउन नसके पनि तिम्रो शहरमा, अविरल याद पठाउनेछु तिमीलाई, अविरल याद पठाउनेछु तिमीलाई। आहा, धन्यवाद दिन चाहन्छु मित्रहरूलाई मुक्त प्रेषणको लागि। र अब भने म हाम्रा फेसबुकमा आएका मुक्तहरूलाई भाषण गर्दिन, केही अलिकति पाका पुस्तालाई समेट्छु फेरि यहाँनिर मैले। रिसा लुइटल हुनुहुन्छ झापा, उहाँको चाहिँ घर हाल कैलाली बसोबास रहेको छ, उहाँको मुक्तक लिन्छ अबको क्रममा। म हलचल तिमी खलबल यो जवानी उस्तै, म हलचल तिमी खलबल यो जवानी उस्तै, म निदाउने तिमी भ्युझने यो सिरानी उस्तै, हुन्थ्यो र पो दुई दुना चार हुन्थे आँखाहरू, हुन्थ्यो र त दुई दुना चार हुन्थे आँखाहरू, हृदयमा बसेका पुराना खाटा र निशानी उस्तै, म हलचल तिमी खलबल यो जवानी उस्तै, म निदाउने तिमी भ्युझने यो सिरानी उस्तै। आहा, निदाउने यस्तै यस्तै कुरा लेख्नु भएको थियो, धन्यवाद दिन चाहन्छु। यस्ता यस्ता मिठा मिठा मुक्तकहरू पढ्न पाइन्छ हाम्रा पाका पुस्ताहरूबाट। त्यस्तै गरी अर्को मुक्तक लिन्छु, यहाँनिर यादव खरेल हुनुहुन्छ, उहाँको घर चाहिँ काभ्रे प्लाञ्चोक हाल काठमाडौँ निवासी, मुक्तक जोड्छु अब यसरी। तिमीहरू सोध्छौ मैले किन माया लाइन, मैले किन रातभर तारा गनेर गीत गाइन, तिमीहरू सोच्छौ मैले किन माया लाइन, मैले किन रातभर तारा गनेर गीत गाइन, हातमुख जोड्नलाई अनवरत दौडिरहेको शोषित म, मैले आफूलाई दार्शनिक हुने कहिल्यै फुर्सदै पाइन। यो मुक्तक पढिसकेपछि माया गर्नेहरू दार्शनिक हुन् जस्तो लाग्यो है मलाई पनि। अब भने हामी छुट्नुपर्ने हुन्छ मित्रहरू, मैले स्रोत खुलाउँछु। आजका मुक्तकहरू मैले अलिकति पाका पुस्तकका मुक्तक कहाँबाट लिएँ भनेर, समकालीन नेपाली मुक्तक जसको सम्पादन बादल घिमिरेले गर्नुभएको थियो। पछिल्लो समयमा बादल घिमिरे मुक्तकको खोजीमा लागिरहनु भएको छ, उहाँले चाहिँ यो मुक्तकको सम्पादन गर्नुभएको छ र अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्मका सबैलाई पहिल्यैबाट धेरै पहिलाबाट मुक्तक लेख्ने, मुक्तकको इतिहास यहाँ यो पुस्तकमा रहेको छ। जस्तै कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा लगायतका, भीमदर्शन रोका, टेकबहादुर नवीन हुनुहुन्छ। हुन त नेपाली भाषामा पहिलो मुक्तक लेख्ने व्यक्ति भीमदर्शन रोका हो भनेर पनि हामी चिन्दै आइरहेका छौँ। भीमदर्शन रोकाको त्यति बेला लेखेका मुक्तकहरू पनि म जोड्छु तपाईँको माझमा। आकाशको सब तारा गनिसकेपछि प्रत्येक श्वास सुस्केर बनिसकेपछि के रह्यो अब मेरो मसँग प्रियतम, के रह्यो अब मेरो मसँग प्रियतम तिमीलाई आफ्नो भनिसकेपछि। हामीले मुक्तकहरू देख्छौँ, मुक्तकमा पहिल्यैदेखि पनि मायाका कुराहरूलाई, समाजमा घटेका विभिन्न किसिमका घटनाहरूलाई जोडेको पाउँछौँ। यति मात्र नभई मोतीराम भट्टकै पालादेखि, भानुभक्त आचार्यकै पालादेखि, शक्तिवल्लभ अर्जालकै पालादेखि पनि नेपाली मुक्तक लेखेको इतिहास चाहिँ यो पुस्तकले झल्काएको छ। पहलमान सिंह सुवार हुनुहुन्छ, लेखनाथ पौडेलले पनि मुक्तक लेख्नुभएको छ, त्यस्तै गरी शम्भुप्रसाद ढुङ्गेलले पनि मुक्तक लेख्नुभएको छ, लक्ष्मीप्रसाद देवकोटाले पनि मुक्तक लेख्नुभएको छ। हुन त मुक्तकको इतिहासमा केही नबुझ्नेहरूले मुक्तक अलिक पछिल्लो समयमा आएको विधा हो भन्छन्, तर पनि मुक्तकको इतिहास धेरै लामो रहेको कुरा यी पुराना लेखकहरू, वरिष्ठ लेखकहरू जसलाई हामीले अझै पनि पलपल सम्झिरहेका छौँ, ती लेखकहरूका मुक्तकहरूमा पाउँछौँ। सिद्धेश्वरन श्रेष्ठले पनि मुक्तक लेखेको कुरा यहाँ हामीले यो पुस्तकमा पाएका छौँ। तपाईँले पनि यो पुस्तक खोजेर पढ्नुहोला। यदि नेपाली मुक्तकको बारेमा जान्न चाहनुहुन्छ, कहिलेबाट नेपाली मुक्तकको सुरुवात भयो, कस्ता थिए नेपाली मुक्तकका रूपहरू र पछिल्लो समयमा कस्ता मुक्तकहरू लेखिँदैछ भन्ने कुरा पढ्नका लागि, समकालीन नेपाली मुक्तक जसको सम्पादन गर्नुभएको छ बादल घिमिरे, स्याङ्जाका हुनुहुन्छ उहाँ, हाल बसोबास काठमाडौँमा रहेको छ उहाँको, सङ्गीतकार पनि हुनुहुन्छ, गीत लेखक, त्यस्तै गरी मुक्तकार पनि हुनुहुन्छ बादल घिमिरे। धन्यवाद दिन चाहन्छु बादलजीलाई यो पुस्तक हामीलाई उपलब्ध गराइदिनु भएको। अब भने छुट्छौँ, कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। ज जसले फेसबुकमा मुक्तकहरू पठाउनु भयो उहाँहरूलाई पनि हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु। केही साथीहरूका मुक्तकहरू मैले अझै वाचन गरेर सकेको छैन, आगामी श्रृङ्खलाहरूमा जोड्नेछु। पक्का पनि अर्को श्रृङ्खलामा तपाईँहरूमा आज उपस्थित हुने बाचा गर्दै, प्राप्ति कक्षबाट मिठो साथ दिने मुकेशलाई हृदयबाटै आभार व्यक्त गर्दै, आवाजबाट म युवराज लामी छ प्रदीप पनि ओझी लिन चाहन्छु। हस्त नमस्कार, शुभरात्रि, शुभ सपनी। तिमी संग नजर जुधाई डराए को याद आयो, तिमी संग नजर जुधाई डराए को याद आयो, तिम्रो मिठो मुस्कान मा हराए को याद आयो, तिम्रो मिठो मुस्कान मा हराए को याद आयो, कति सपना सजाए को थे मैले तिम्रो नाममा, सपनी मा तिमलाई देखी कराए को याद आयो, सपनी मा तिमीलाई देखी कराएको याद। साझा पखर दो बाटोमा भेटिएको याद आयो, साझा पखर दो बाटोमा भेटिएको